www.attableeg.com, The Reviver of Iman. उनको अपना महबूब का नाम कितना मीठा लगता है, उसके लिए लफ्ज इस्तेमाल करते मिठास भरा है। अल्लाह के साथ हमारी मोहब्बत हकीकी सच्ची असली हमेशा बाकी रहने वाली है। जब एक ईमान वाला अल्लाह ताला पर यकीन और मोहब्बत के साथ इश्क के साथ अल्लाह का नाम बोलेगा तो उसको वो मिठास, वो लज्जत, वो चाशनी महसूस हो जाए कि दुनिया के अंदर उसको जन्नत के मजे का एहसास होगा। जिसको 6 साल के करीब उनकी उम्र हुई जब इंतकाल इलाहाबाद में रहते थे, हमारे यहाँ के इलाके में अगर मौलाना कांग्रेस दरबार साहब अहमद सरदार हो तो शरीफ लाते हैं, उनके पीर होते, उनके दूसरे मुर्शी थे, उनका नाम था हजरत मौलाना मोहम्मद अहमद साहब प्रसाद गरीब अहमदुल्ला। जिंदगी के उनके आखिरी दिन चल रहे थे, हमारी दिल की जवानी के दिन थे, देवगन से हमारे हजरत मुफ्ती महमूद साहब रहमतुल्ला ने सजाव और जाकर के उनकी ज्यारत और मुलाकात कर बड़े आशी के इलाजी थे, अल्लाह के आशी उनके यहाँ गए, बिस्तर पर रहते थे आखिरी दिनों में। एक शेर उनका बहुत पसंद है, पढ़ते थे अपनी दुकान को, जब देव बाप उनका नाम आने लगा, जब देव बाप उनका नाम दुनिया ही में जन्नत का मजा आने लगा। अल्लाह जब देव बाप उनका नाम आने लगा, तब से दुनिया ही में जन्नत का मजा आने लगा। सही बात है, एक मुसलमान जब पूरे ध्यान और तवज्जो के साथ अल्लाह के सामने खड़ा हो गए और हाथ उठाता है, हम क्या कहते हैं कि हाथ उठाने का मतलब क्या है कि दुनिया को हमने पीछे डाल दिया और अब हमारा पूरा ताल्लुक अल्लाह ताला के साथ जुड़ गया है। इसीलिए अल्लाह के प्यारे नाम से हमने नमाज शुरू की और अल्लाह के प्यारे नाम के ऊपर नमाज को मुकम्मल किया है और हमने अपनी आंख से देखा अल्लाह के बंदों को। दिल्ली निजामुद्दीन मरकज पर एक बुजुर्ग रहा करते थे, हजरत मौलाना उबैदुल्लाह साहब बनियारी रहमतुल्लाह अलैह, माजूर अकेले दिनों में मेरे भाई मरहूम उनके खिदमत करते थे निजामुद्दीन पर पढ़ने के जमाने में। एक मतलब मुझे कहने लगे अरब मुल्कों में 30 साल तक पैदल चल के हजरत से तकलीफ थी, उसकी वजह से दोनों भुजनियां बदल हो गए। 30 साल पैदल चल जब आए डॉक्टर ने इज्तिमा हमारे नजर से, फिर उसके बाद घर की तशरीफ लाए अखबारों में, देखा दो आदमी सहारे देते थे और चला गया। एक तरह हमारे मरहूम भाई रहते थे, दूसरी तरह हजरत का बेटा या कोई और खादी में रहता था, दो आदमी के सहारे से चलाना पड़ता था। एक अजीब बात देखी, जब नमाज का वक्त होता था तो उनको करवा के सब में लाकर के खड़ा कर देते थे, کہ کوئی سہارے کی ضرورت نہیں, چاہے کتنی بھی لمبی نماز ہو, ایک ایک گھنٹہ کا حجر ہے, لیکن سہارے کی ضرورت نہیں پڑتی. اطمینان سے رکو بھی کر رہے ہیں, سجدہ بھی کر رہے ہیں, کھڑے بھی ہو رہے ہیں, لمبا لمبا قرآن بھی پڑھ رہے ہیں, سب سمجھ میں آیا کہ اللہ رسول کے اندر انسان دنیا کو کیسے بھول جاتا ہے. ایسے بھولتا ہے دنیا کو کہ درد بھی بھولتا ہے, تکلیف بھی بھولتا ہے, معذوری بھی بھولتا ہے, اور خدا کے ساتھ ایسی لو لگ جاتی ہے اور ایسی روحانی طاقت آ جاتی ہے کہ پھر انسان کو اللہ کی یاد آسان ہو جاتی ہے. ہم ہمارے بہت ہی مشکل واقف استاد مرشد حضرت عبدالرب مفتی احمد مانگولی کا تعاون کرتا ہے کہ ان کے ساتھ ٹین گئے ایک عبادت خانے میں قیام کیا, 3000 اسٹے کیا ہے. تو عبادت خانے کے دروازے کے اوپر بہت پیاری بات لکھی ہوئی تھی, ایمان تازہ ہو جائے, خدا کی محبت تازی ہو جائے. لکھا ہوا دروازے کا جمیلات بندے جب تو خدا کے گھر میں آ رہا ہے تو دنیا کے سارے کنیکشن اور تعلق کو ختم کر کے آ اور تعلق پیدا کرنے والے خالق سے تعلق پیدا کر کے آ, دنیا کے کنیکشن ختم کر خالق کے ساتھ کنیکشن لگا گیا. دکھ ہوتا ہے مسجدوں میں جھامر لگانے پڑتے ہیں, ہماری غفلت نہ رکھو, غفلت کی کتاب سے بھی آگے کا درجہ ہے. جس امت کو اللہ کے ساتھ یہ عشق ہونا چاہیے تھا کہ یہاں آ کر کے اپنے خالق اور مالک کے ساتھ اپنے کنیکشن کو پکا کرتا, یہاں آ کر کے خالق اور مالک کی یاد ہو گئی. بزرگوں سے قیامت کی نشانیوں کو روپیہ دل اور دل مساج اور کما پالا پدار مسجد میں دنیاوی باتوں کی آواز بلند ہونے لگے گی, سمجھ لینا قیامت قریب ہے. جہاں آ کر کے انسان دنیا کو بھولتا, جہاں آ کر اپنے اللہ سے اپنا تعلق مضبوط کرتا, اپنے خالق سے اپنا کنیکشن پکا کرتا, شریف میں موبائل کی بیٹری چار ڈاؤن ہو جاتی ہے, چارج کرنی پڑتی ہے. اللہ نے 5 مرتبہ روحانی بیٹری چارج کرنے کے لیے مسجد میں بولا ہے. آ جاؤ میرے گھر میں, میرے کام پر کھڑے ہو کر کے تم اپنا تعلق میرے ساتھ مضبوط کر لو. کتنی پیاری سسٹمک زندگی اسلام میں آپ کو عطا کرنا ہے. نماز یہ پوری زندگی کا معیار ہے, پوری زندگی کا معیار ہے. جو مسجد میں خدا سے جڑتا ہے, مسجد سے باہر نکل کر کاروبار میں بھی اللہ کو یاد رکھتا ہے, معاشرے میں جا کر بیوی بچوں کے ساتھ بھی اللہ کو یاد رکھتا ہے, دوستوں کے ساتھ بھی اللہ کو یاد رکھتا ہے, بازاروں میں بھی اللہ کو یاد رکھتا ہے, زندگی کے ہر کام میں اللہ کو یاد رکھتا ہے, جبکہ مسجد میں اللہ سے جڑ جاتا ہے. خدا سے جڑنے کا مقام ہے, تعلق کو مضبوط کرنے کا مقام ہے. بھائیوں یہ مسجد ہے, اس کے بارے میں اللہ نے کیا پڑھا, اللہ کا گھر ہے. روایتوں کی پتہ چلتا ہے चीजें कामा से कनेक्टेड है, जुड़ी हुई है। एक रिवायत की जो मजमून आया, कयामत के दिन पूरी जमीन को अल्लाह पना करेंगे, बिता देंगे, रेजा रेजा धर्रा धर्रा करके उड़ा देंगे। लेकिन पूरी दुनिया में जहां मस्जिद है, उन मस्जिद वाली जमीन अल्लाह पना नहीं करेंगे, उस मस्जिद वाली जमीन को अल्लाह जन्नत में शामिल करवा देंगे। भाइयों, ये तो अपनी रूहानियत को चार्ज करने की जगह है, अल्लाह के साथ जुड़ने का मौका है। हजरत नबी सल्लल्लाहु अलैहि वसल्लम की नमाजों की कैफियत नबी के पास में आती है के नाम से ले जाती है। हुजूर है ऐसी कैफियत में अल्लाह के साथ याद की कि चादर मुबारक जो एहराम में हम ओढ़ते हैं, इस तरह चादर मुबारक आपके दोनों कंधों के नीचे उतर गए और दोनों कंधे और बीच मुबारक खुल गई। अल्लाह के नबी को कुछ पता नहीं, अपने मालिक के साथ मेरा मजबूर है, ऐसा कनेक्शन मजबूर है, इसको पता भी याद करो। और फिर निष्ठा लिखी गई नमाज को मेरी याद के लिए तालीम कर सदाई के अमल का सुनते हैं तालीम ज्ञान की तालीम सुना जा रहा। अल्लाह वालों की बातों में बड़ी ताजी हो। वो सहाबी जिनको अल्लाह के नबी ने निगरानी के लिए खड़ा किया है कि निगरानी करो पूरी जमात की तुम्हें लश्कर की, तो उन्होंने कहा मैं नमाज के लिए बांध लो। कैसे पता चला नमाज की नियत बांध लो, निगरानी करनी है, चौकी करनी है, नमाज की नियत बांध लो। दुश्मन के लोग आए, तीर चला, उनको तीर लग रहे हैं, बदन से खून निकल रहा है, लेकिन तीर का जख्म खून का निकलना मालिक की याद में फलन रखना बराबर नहीं डाल रहा है। अपने मालिक की याद में खून निकल रहा है, तीर के जख्म लग रहे, लेकिन ये अपने मालिक की याद में मस्त है। अल्लाह हमारे अकाली की कब्रों को नूर से मनोवर दानों से उगत जो है ना, ये अल्लाह के वलियों का वर्णन हो, हमारे सारे औलिया अल्लाह का अपनी आंखों से देखा, इन मजेदार आंखों से जब हम हजरत किया देवगढ़ में जाते थे खानका में रमजान में, तो दारुल देवगढ़ के चौकीदार तक हाथ में कुरान लेकर के तिलावत कर रहे, मदरसे की चौकीदारी कर रहे, इन आंखों से मंजर देखा। लोगों ने लिखा है किताबों में थाना भवन में हजरत खानवी रहमतुल्लाह अलैह की बस्ती के जो धोबी लोग थे तो पूरे शहर के कपड़े धो रहे, रात को चार बजे उठकर के नदी के किनारे पर जाकर ये तकलीफ भरा काम, मशक्कत भरा काम, तो थकते धोबी लोग तो गाते हैं, कोई गाना गाता है, कोई कुछ और गाता है। खाना भवन में हजरत की खानका के जिक्र की बरकत ये थी कि जो धोबी सुबह चार बजे नदी पर कपड़े धो रहे, वो भी कपड़े धोते धोते अल्लाह अल्लाह अल्लाह की गर्दे लगा रहे। हकीकत बात, जब अल्लाह से आदमी को सच्ची मोहब्बत होती है, सच्चा इश्क होता है, तो उसमें जो मजा और लज्जत आती है, कसम मजा की दुनिया की किसी चीज में मजा नहीं आता। भाइयों, एक हदीस मैं लोगों को कहता हूं, शायद आज तक वो चीज हमने मांगने में बड़ी कोताही, अल्लाह से दुनिया मांगी, जन्नत मांगी, जहन्नम मांगी, आखिरत मांगी, रोजी मांगी, نیک آیات ہم جب مانگا مانگنا چاہیے, ہم کو تعلیم دی گئی. اللہ کے نبی صلی اللہ علیہ وسلم ہر دعا میں اللہ کو کہتے تھے ربنا آتنا فی الدنیا حسنة وفی الآخرة حسنة وقنا عذاب النار. ہر دعا میں حضور اللہ سے مانگتے تھے, ہم کے اہتمام کرو اس سے مانگے گا. ربنا آتنا فی الدنیا حسنة وفی الآخرة حسنة وقنا عذاب النار. اللہ دنیا کی پہلی آخرت کی پہلی اور جہنم سے بچا لیا. لیکن ایک چیز جو ہم نے نہیں مانگا آج تک اللہ سے, وہ اللہ کے نبی اللہ سے کہہ رہے ہیں. کیا کہہ رہے ہیں؟ حدیث میں یہ بلا ہے اللہ عمر انی اصل کا حکم, اللہ عمر انی اصل کا حکم. مالک میں تجھ سے میرے پیار کا سوال کرتا, خدا سے اپنا پیار مانگا, محبت مانگی, عشق مانگا. بھائیوں ہم نے بتائی کس سے کس سے محبتوں کے سوال کے, کسی اللہ کے ولی کے کا حضرت کی محبت مجھے مل جائے, کوئی چاہے گا بیوی کی محبت مل جائے, اولاد محبت کرے. کبھی خدا سے یہ بھی مانگو مالک میں تجھ سے تیری محبت کا سوال کرتا. اور حضور نے مانگا رشتہ شریف میں موجود ہے, اللہم انی اسألک حبک, اللہ میں آپ سے آپ کے پیار اور محبت کا سوال کرنا. سب مانگا لیکن آپ نے مجھ سے میری محبت اور پیار کا سوال کرنا. تیسرا سوال وحبک, اے اللہ جو تیرے عاشق ہیں نا ان کی محبت بھی مجھے عطا فرما. صحیح مرتبہ اس دعوت میں جمع ہو رہے ہیں بہت سے لوگ انجان ہیں. ایک دوست نے دعوت کی, یہ سب کون, وہ دوست کہہ رہا ہے کہ میں نے آپ کو دعوت کی, آپ میرے دوست ہیں نا, یہ سب بھی میرے دوست ہیں. اچھا بھلے گئے اور یہ تو دوست کے دوست ہیں, سب اپنے ایک سرکل کے لوگ ہو گئے. کوئی چیز حضور سکھلا رہے رقم پر رہی وزیر کو کا, اے اللہ جو میرے عاشقین ہیں اس سے محبت کرنے والے ان کا پیار بھی مجھے عطا کرنا. میری زندگی کا حاصل, میری جیت کا سہارا, میری زندگی کا حاصل, میری جیت کا سہارا, تیرے عاشقوں میں جینا, تیرے عاشقوں میں مرنا, تیرے عاشقوں میں جینا, تیرے عاشقوں میں مرنا. وہی سوال حضور نے دوسرے نمبر پر کیا, بہت بڑی ہوگا مولا تیرے عاشقوں کی محبت عطا کرنا. تیسرا سوال کیا, والعمل الذي يبلغني الى حبك, اللہ وہ اعمال کی توفیق کا سوال کرتا ہوں جو اعمال تیری محبت تک پہنچانے والے ہو, جس اعمال کی برکت سے تیرا پیار ملتا ہو. دنیا کے عاشقی اپنے محبوب کو خوش کرنے کے لیے ان کی چوائس اس کی پسند کو تلاش کرتے, ہم اللہ کی محبت کے لیے اللہ کی پسند کو تلاش کرنے والے. بس اگر بڑی بڑی اللہ اوپر, اور آگے حضور نے اللہ کو کیا کہا, اللہ جب حکم پر کا حق ہے لے نفس کی قربانی واہلی بڑی نل مائی مائی, اللہ تیرا پیار ایسا ہو میں اپنی جان کو, اپنی بیوی کو, اپنے بچوں کو, اپنے مال کو, اپنی اولاد کو جتنا چاہتا ہوں اس سے زیادہ تیری محبت میرے دل میں آ جائے. اللہ ہم سب کو یہ پورے بتا کر, اللہ ہمیں اس کے دربار سے اس کی محبت کا ماننے والا بنا دے, اور اس کے جو عاشقین ہیں محبت کرنے والے ان کے ساتھ رہنے کی توفیق عطا فرمائے. www.attableek.com, the reviver of